तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ र यो कार्यक्रम लौ खानुस गाउँ। नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौ खानुस् गाउँको आजको यो बसाइमा पनि उपस्थित भएको छु। म तपाईँको गाउँ खाने कथाको साथी, म तपाईँको दिलभित्रको साथी राजन दिल गुरुङ, अनि मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ। हरेक बुधबार दिउँसो 3 बजेको नेपालवाणी समाचारपछि लगभग 4 बजेसम्म आउने गर्दछ कार्यक्रम लौ खानुस् गाउँ रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np यहाँ हामी तपाईँलाई गाउँखाने कथाको प्रश्न राख्नेछौँ। तपाईँले सही जवाब दिनुपर्ने हुन्छ 056-5363-332 अनि 056-5363-333 तपाईँको लागि खुल्ला गरेका छौँ। यो दुईवटा माध्यम हुँदै तपाईँ आउनुहोस् हामीसँग रमाइलो खेल, गाउँखाने कथाको खेल खेल्नको लागि रमाइलो कुराकानी पनि हुने गर्दछ र सही जवाब दिनुहुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले, जहाँ तपाईँ किया, सामसुङ, कलर्स, लाभा, माइक्रोम्याक्स र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। साथसाथै एनटिसी, एनसेल, सिडिएमए, युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने एकमात्र स्थान हो एमुन मोबाइल हाउस, जहाँ तपाईँले स्मार्टफोन लिनुभएको छ त्यसलाई आवश्यक पर्ने एप्लिकेसनहरू डाउनलोड गर्नु पर् भएको छ भने पनि तपाईँको लागि एउटा उत्तम गन्तव्य हुनसक्छ एमुन मोबाइल हाउस। र हाते घडी, मोबाइलका ग्यारेन्टी ब्याट्री पाउनुका साथै मोबाइलका राम्रा राम्रा कभरहरू पनि पाइन्छ एमुन मोबाइल हाउसमा। फोन नम्बर रहेको छ 056-582-801, मोबाइल नम्बर रहेको छ 98-450-51-228। यो दुईवटा फोन र मोबाइलमा फोन गर्नुहोस् र आफूलाई आवश्यक परेको चिजहरूको अर्डर गरेर राख्न पनि सक्नुहुन्छ। सँगसँगै बुद्ध जयन्ती 2558 बुद्ध जयन्ती परेको छ, चण्डी पूर्णिमा पनि भन्ने गरिन्छ, वैशाख पूर्णिमा पनि भन्ने गरिन्छ, त्यसो त आजको दिनदेखि उभौली पर्व मनाउने चलन पनि रहेको छ। विशेष गरी बुद्ध जयन्ती मनाइराख्दाखेरि तपाईँको मनमा पनि शान्ति रहिरहोस्, तपाईँको मनमा मात्रै नभइकन तपाईँको परिवारमा, तपाईँको आफन्तजन, गाउँ समाज, एज अ होल सम्पूर्ण राष्ट्रमा नै एउटा शान्ति वातावरणले चाहिँ छाइराखोस्, हामी यही नै कामना गर्छौँ र शुभकामना पनि व्यक्त गर्दछौँ। उभौली पर्व मनाउने तपाईँहरूमा पनि हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ। 056-5363-332 अनि 056-5363-333 तपाईँको लागि खुल्ला गरेका छौँ। रमाइलो खेल, गाउँखाने कथाको खेल हुने गर्दछ। यति बेला कोही साथी आइसक्नु भएको इसारा पाएको छु, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते, त्यहाँदेखि को बोल्दै हुनुहुन्छ? हरि तिवारी, टिकौलीबाट। के छ टिकौलीतिरको हालखबर? गर्मी यता पनि छ, जताततै छ है। हरिजी खाजा खानुभयो? अँ, हाम्रो एकछिनपछि विष्णु दाईले बनाउँदै हुनुहुन्छ, सँगै खाने हो एकछिनपछि कार्यक्रम सकिएपछि है। विष्णु दाई हाँस्दै हुनुहुन्छ। अनि हरिजी के गर्नुहुन्छ आजभोलि? त्यत्तिकै बसिबसाइ है। अब कार्यक्रममा आउनुभएको छ ग्यारे, अब तपाईँको लागि एउटा सजिलो अनि रमाइलो गाउँ खाने कथा राखिहाल्नु है त, ध्यान दिएर सुन्नु होला। भित्र हेर्दा इनार, बाहिर हेर्दा धारो, त्यसको नाम भन्नलाई उति छैन गाह्रो, के होला? भित्र हेर्दा इनार, बाहिर हेर्दा धारो, त्यसको नाम भन्नलाई उति छैन गाह्रो, के होला? बाहिर हेर्दा धारो, त्यसको नाम भन्नलाई उति छैन गाह्रो, के होला? अब कुलो त कता छ विष्णु दाई है, हामीलाई त्यति थाहा भएन। याद गर्नुहोस्, भित्र हेर्दा चाहिँ इनार जस्तो देखिन्छ अरे, बाहिर हेर्दा धारो देखिन्छ, त्यो चाहिँ चिज के होला भनेर चाहिँ भन्नु पऱ्यो। धारा जस्तो काम पनि त्यही इनार र धारोकै गर्छ होला त्यसले। कुलो भने के त्यही हो, काम पनि त्यसले इनार र धारोले जे जे गर्छ त्यस्तै गर्छ कि, होइन विष्णु दाई? विष्णु दाईले नि हो भन्नुभएको छ है। के भन्नुभयो? अब त्यो त अब तपाईँले नै भन्नुपर्ने हुन्छ, मैले नै भनिदिएँ भने त अप्ठ्यारो पर्ला नि, होइन र? त्यो अलि अलि यस्तो मिलाएर हिन्स भनेकै त्यही त नि, अब भित्र हेर्दा इनार, बाहिर हेर्दा धारो, त्यसको नाम भन्नलाई उति छैन गाह्रो के होला। इनारमा जे हुन्छ धारोमा जे हुन्छ त्यसमा पनि त्यही त्यही हुनसक्छ भन्ने कुरा आयो। धारो नै भन्ने अरे जी, के गरौँ यसैलाई अन्तिम उत्तर मानौँ। हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त। तपाईँको जवाफ बिग्रियो त हरिजी। अब यसको एन्सर चाहिँ म केही बेर पछि भन्छु, तपाईँले रेडियो सुन्दै गर्नुपर्ने हुन्छ। रमाइलो कुराकानी भयो, अहिले भने छुट्टिन्छौँ। नमस्कार। हरि तिवारी टिकौलीदेखि आउनुभएको थियो, उहाँले मिलाउन सक्नु भएन। सजिलो थियो, मैले क्लु पनि धेरै लामो बनाएर भनिदिएको थिएँ, सजिलै छ जस्तो लाग्छ। हुन त मैले उत्तर जानिसकेको भएर यो सजिलो लागेको हुन पनि सक्छ, र कतिपय चिजहरू हामीले आफ्नै आँखा अगाडि हुँदा पनि त्यसको बारेमा थाहा नहुनसक्छ, यस्तै यस्तै हुन गएको पनि हुनसक्छ। 0556533632 अनि 0556533333 तपाईँको लागि खुल्ला गरेका छौँ। यति बेला कोही साथी फेरि पनि आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। को हुनुहुन्छ, स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते भाइ, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पिठाबाट। भीमसेनजी। हजुर। के छ खबर? ठिकै छ, भोलिदेखि इक्जाम पढिरहेको। ओहो, कमर कसेर पढ्नु भएको छ? हजुर। टुप्पी बाँध्नु भएको छ कि छैन? टुप्पी त छैन, भन्नाले अरू कपाल बराबरको हो टुप्पी नि। त्यही त नि मैले भन्न खोजेको, त्यही कपाल बाँधेर पढ्ने गरिन्थ्यो पहिला पहिला हाम्रो पालामा। अब तपाईँहरूको पालामा कस्तो छ कुन्नी? बिन्दाईको पालामा त्यतै थियो। हुन्छ भीमसेनजी, अब तपाईँलाई धेरै भन्नै परेन कार्यक्रमको बारेमा है। हजुर। ठाडै प्रश्न राखिदिन्छु है त। हुन्छ। भित्र हेर्दा इनार, बाहिर हेर्दा धारो, त्यसको नाम भन्नलाई उति छैन गाह्रो के होला? धारा र इनारकै काम गर्छ भन्नुभयो नि तपाईँले। त्यस्तै त्यस्तै गर्छ भनेर मैले अगाडि भने के रे? चापाकल। चापाकल हजुर। काम गर्छ भनेर चाहिँ त्यहाँ भएका चिजहरूसँग मिल्दोजुल्दो छ भन्न खोज्या हो नि भीमसेनजी, अब त्यो चाहिँ हिन्स दिया हो कि? फेरि भन्नु त। भित्र हेर्दा इनार, बाहिर हेर्दा धारो, त्यसको नाम भन्नलाई उति छैन गाह्रो के होला? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सोधौँ। तपाईँको जवाफ बिग्रियो त भीमसेनजी। हजुर। अब कम्प्युटरले मानेन है, अब यसको सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रममा सुन्दै गर्नु होला। अब एकजना साथीलाई सोध्छौँ, उहाँले पनि मिलाउन सक्नु भएन भने हामी आफै भनिदिन्छौँ है भीमसेनजी। हुन्छ भाइ, हुन्छ, छुट्टिन्छौँ। नमस्कार, बाई बाई। भीमसेन अधिकारी फिटुवादेखि आउनुभएको थियो, उहाँले पनि मिलाउन सक्नु भएन, किन होला कसो होला? बिस्दै के भयो, गाह्रो भयो? साह्रै नै गाह्रो छ र, मलाई त आउँछ भनेर इसारा गर्दै हुनुहुन्छ बिस्दाईले। रमाइलो खेल, गाउँ खाने कथाको खेल खेलिरहेका छौँ। 0556533332 अनि 0556533333 तपाईँको लागि खुल्ला गरेका छौँ। रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौ खानुस् गाउँ हरेक बुधबार आउँछ 3 बजेको नेपालबाटी समाचारपछि। फेरि पनि कोही साथी आइसक्नु भएको छ। रमाइलो खेल, गाउँ खाने कथाको खेल खेल्नको लागि 0556533332 लाइनमा हो सायद, अर्को लाइन पनि खुल्ला छ। को हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? चित्र सारीबाट सुरेश महतो। मैले तपाईँको नामै बुझिन नि त, अलिक नाम स्पष्टसँग भन्नु पर्यो। हजुर, सुरेश महतो। सुरेश महतो, ल उत्तर भन्नुहोस्। हजुर, करुवा। करुवा हजुर। के गर्ने? हजुर, यो सुरेश महतो आउनुभएको थियो चित्र सारीदेखि, उहाँले करुवा भनिसक्नु भएको छ, यसैलाई फाइनल उत्तर पनि भन्नुभएको छ। विष्णुदाई के भन्छ हाम्रो कम्प्युटरले? सही जवाब, सही जवाब सुरेश महतो। बिचैमा कुराकानी त हुन सकेन तर उत्तर दिइसक्नु भएको छ, जवाब पनि सही आएको छ। पक्का पनि करुवा पानी हुने गर्दछ, इनारमा पनि पानी, धारामा पनि पानी, पानीकै लागि हुने गर्दछ त्यो दुइटै चिज। करुवामा पनि पानी राखिन्छ अनि पिइने काम गरिन्छ। यस्तै यस्तै रमाइलो गाउँ खाने कथा तपाईँको माझमा अरू पनि रहेका छन्। यति बेला भने कार्यक्रममा फेरि पनि फोनै लिनुपर्छ भन्ने इसारा पाएको छु। 0556533332 अनि 0556533333 तपाईँको लागि खुल्ला गरेको हो। यति बेला कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? मकानपुर जिल्लाबाट राजु मुक्तान। राजु मुक्तान हजुर। राजुजी के गर्नुहुन्छ? म पढ्दै। कुन लेभल, कतिमा पढ्दै हुनुहुन्छ? यसपालि एसएससी दिँदै बसेको। दिएर बस्नु भएको? हजुर। अब रिजल्टको प्रतीक्षामा हुनुहुन्छ? हजुर। पक्कै पनि राम्रो हुन्छ तपाईँको रिजल्ट? हुन्छ। कस्तो गर्नुभएको छ? राम्रै राम्रै गर्नुभएको छ होइन? हजुर हुन्छ। कलेजको लगभग लगभग गेटसम्मै पुगिसक्नु भएको रहेछ अनि कार्यक्रममा आउनु भएको छ, तपाईँको लागि पनि एउटा गाउँखाने कथा राखिहाल्छु है त। हुन्छ। बोलाउँदा बोल्दैन आफू मात्र बोल्छ, बोल्दै जाँदा मानिसको भित्री कुरा खोल्छ, के होला? फेरि भन्नु त। बोलाउँदा बोल्दैन आफू मात्र बोल्छ, बोल्दै जाँदा मानिसको भित्री कुरा खोल्छ, के होला? अलि स्पष्टमा भन्नु, अलि सुनेन के? यसो गरौँ, तपाईँको पछाडि बजिराखेको रेडियोलाई थोरै सानो गर्नुहोस्, स्पष्ट सुन्नुहुन्छ त्यसपछि। बोलाउँदा बोल्दैन आफू मात्र बोल्छ, बोल्दै जाँदा मानिसको भित्री कुरा खोल्छ, के होला? रेडियो। रेडियो के गर्ने, यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ हुन्छ। हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त। सही जवाफ। सही जवाफ। राजुजी हजुर, ठ्याक्कै मिलाउनु भयो नि, साह्रै सिपालु है तपाईँ। हुन्छ, कार्यक्रम सुन्दै गर्नु होला, अहिले भने छुट्टिन्छौँ, नमस्कार। राजु मोक्तान मकनपुरदेखि आउनुभएको थियो, उहाँले पनि मिलाउनु भएको छ। हामी धेरैभन्दा धेरै साथीहरूलाई सहभागी गराउने इच्छा चाहना राखेको हुनाले तपाईँलाई गाउँ दिन पनि पाएको छैन, गाउँ लिन पनि पाएको छैन। यति बेला कोही साथी फेरि आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? विजय लामा, टाँडीदेखि। विजयजी के गर्दै हुनुहुन्छ? बस्ने मात्रै, कहिले काहीँ उठ्ने पनि गर्नुहोस्, ढाड दुख्ला धेरै बस्दा। विजयजी अब कार्यक्रममा आउनुभएको छ, कार्यक्रमको बारेमा त थाहा छ होला तपाईँलाई है? हुन्छ, तपाईँको लागि एउटा गाउँखाने कथा राखिहालेँ है त। माथितिर कान तलतिर तान, तानामा ठक्कर दिँदा मिठो हुन्छ गान, के होला? माथितिर कान तलतिर तान, तानामा ठक्कर दिँदा मिठो हुन्छ गान, के होला? विजयजी किताब पल्टाउनपट्टि लाग्नु भयो कि कसो हो? गाह्रो भयो, सजिलो छ यो, एकदम निकै सजिलो छ। अब यसले मिठो हुन्छ गान भनेर भनेको छ, अब गीत मिठो हुन्छ भन्न खोजेको छ, अब कसरी मिठो हुन्छ भनेर चाहिँ अब तपाईँले उत्तरबाट भनिदिनु पर्यो। भनिहालेँ नि त मैले, यो यसमा ठक्कर दिँदाखेरि चाहिँ यो अब ठक्कर दिँदा मिठो हुन्छ गान, के गीत मिठो बनाउँछ अरे यसले, गीत सुमधुर कर्णप्रिय बनाउँछ, के होला त्यो भनेर भनिहाल्छ गाउँखाने कथाले। माथितिर कान तलतिर तान, तानामा ठक्कर दिँदा मिठो हुन्छ गान, के होला भनेर भनिहाल्छ। गिटार। के गर्ने, यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ। हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त। विजयजी बिचैमा छुट्टिनु भएको छ, जवाफ पनि गलत आएको छ, लगभग मिलाउन खोज्नु भएको हो कि जस्तो लाग्यो भनेर चाहिँ बिन्दाको इसारा पाएको छु। 0556533 अनि 0556533 तपाईँको लागि खुल्ला गरेका छौँ, एकजना साथीलाई सोधिसकेका छौँ। माथितिर कान तलतिर तान, तानामा ठक्कर दिँदा मिठो हुन्छ गान, के होला? यो गाउँखाने कथा लिएर फेरि पनि केही बेरको छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि आउँछु। रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै रहनुहोला। यो अर्पण 104.5 मेगाहर्ज। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अब फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि। कार्यक्रम लौ खानुस् गाउँको बाँकी यो बसाइमा उपस्थित भएको छु म, तपाईँको दिलको साथी, तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ। सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज। एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले राखेको आकर्षक पुरस्कार जित्नको लागि तपाईँ यहाँसम्म आउनुपर्ने हुन्छ। यहाँसम्म आइपुग्नको लागि दुईवटा बाटाहरू रहेको छ, 0556533 अनि 0556533। तपाईँसँग रमाइलो खेल गाउँखाने कथाको खेल भइरहेको छ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। नमस्ते दादा। त्यहाँदेखि को बोल्दै हुनुहुन्छ? धादिङबाट प्रेमबहादुर थिङ। अहिले कहाँ हुनुहुन्छ? अरू सुनाउनुहोस्, कस्तो छ तपाईँको स्वास्थ्य? त्यस्तै छ है, अरू कुरो त ठिकै छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, तपाईँको लागि पनि एउटा गाउँखाने कथा राखिहाल्छु। केही बेर अगाडि पनि सोधेको थिएँ, सोही गाउँखाने कथा रहेको छ है त। माथितिर कान तलतिर तान, तानमा ठक्कर दिँदा मिठो हुन्छ गान, के होला? माथितिर कान तलतिर तान, तानमा ठक्कर दिँदा मिठो हुन्छ गान, के होला? मादल हो कि दादा? मादल। सोधौँ हाम्रो कम्प्युटरले के गर्ने, यसैलाई अन्तिम उत्तर मान्ने? हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सुनौँ है। तपाईँको जवाब बिग्रियो त प्रेमजी, कम्प्युटरले बिग्रियो भनेको छ, अब यसको सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला। अहिले भने छुट्टिन्छौँ, नमस्कार। प्रेमबहादुर थिङ धादिङदेखि हुनुहुन्थ्यो, उहाँले पनि मिलाउन सक्नु भएन। दुईजना साथीहरूलाई सोधिसकेका छौँ यो गाउँ कलिकता, अब एकजना साथीलाई सोध्छौँ। 0556363332 अनि 0556363333 तपाईँको लागि खुल्ला गरेका छौँ। यहाँसम्म आइपुग्नको लागि यो दुईवटा बाटो रहेको छ भने आकर्षक पुरस्कार पनि जित्न सक्नुहुन्छ। एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट राखेको आकर्षक पुरस्कार। कोही साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पर्साबाट गीता। गीताको पछाडि के होला? गीता गिरी। गीताजी के छ तपाईँको खबर? कार्यक्रममा पहिलो पटक हो जस्तो लाग्यो नि। ठिक छ, कार्यक्रममा आउनुभएको छ, हामीसँग धेरै समय पनि बाँकी छैन, अब तपाईँको लागि गाउँ खाने कथा राखिहाल्छु है त। माथितिर कान तलतिर तान, तानामा ठकर दिँदा मिठो हुन्छ गान, के होला? मैले अलि राम्रोसँग बुझिन, हुक्का के गर्ने, यसैलाई अन्तिम उत्तर मान्ने? सोधौँ हाम्रो कम्प्युटरलाई के भन्छ। गीताजी, कम्प्युटरले बिग्रियो भनेको छ, सही जवाब तपाईँ सुनेरै जानुहुन्छ कि पछि सुन्नुहुन्छ? माथितिर कान भनेको चाहिँ अब माथि कान भनेपछि कान जस्तो हुनु पर्यो नि, केही न केही चिज हुनु पर्यो होइन। तलतिर तान, तान पनि हुनु पर्यो त्यहाँनिर, तानमा ठक्कर दिँदा मिठो हुन्छ गान, के होला भनेर गाउँ खान कथाले भनेको छ। यसको सही जवाब चाहिँ सारङ्गी हो, अब याद गर्नुहोस् हो कि होइन। हुन्छ, कार्यक्रममा आउनु भयो, अहिले भने छुट्टिन्छौँ, नमस्कार। नमस्कार। गीता गिरी पर्सादेखि आउनुभएको थियो, उहाँले पनि मिलाउन सक्नु भएन। तिनजनालाई सोध्यौँ, तिनैजनाले मिलाउन सक्नु भएन। विष्णुदाई, अब बिदा माग्नुपर्ने बेला भइसकेको, एकजना साथीलाई लिउँ है। विष्णुदाईको इसारा पाएको छु, अब बिदा माग्नुपर्ने बेला भइसकेको छ भनेर। हामीसँग आज प्रत्यक्ष रूपमा कुराकानी, रमाइलो खेल गाउँ खाने कथाको खेल भयो। हरि तिवारी टिकौलीबाट, भीमसेन अधिकारी पिठुवाबाट, सुरेश महतो चित्रसारीबाट, राजु मोक्तान मकनपुरबाट, विजय लामा टाँडीबाट, प्रेमबहादुर थिङ धादिङबाट, गीता गिरी पर्साबाट हुनुहुन्थ्यो। उहाँहरूमध्ये केही साथीहरूले मात्रै मिलाउनु भएको छ, उहाँहरूमध्ये एकजनालाई पुरस्कार, सही जवाब दिनुहुनेमध्ये एकजनालाई पुरस्कारको व्यवस्था गरेका छौँ। अब धेरैजना साथीहरूले मिलाउनु भएको छ, गोला बनाउने जिम्मा विष्णुदाईलाई दिन्छु। त्यति जेलको लागि भने खेमराज गुरुङको आवाजमा रहेको यो भाका तपाईँको लागि। जमुनाको भेदैमा मन कामना यो भागलाई हामी केही बेरपछि फेरि जोड्नेछौँ। यति बेला भने मेरो हातमा गोला परिसकेको छ। आजको विजेता हुनुहुन्छ चित्रसारीदेखि आउनुभएको सुरेश महतो। सुरेश महतोलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ। सुरेशजी, तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट आकर्षक पुरस्कार जित्नु भएको छ। एक साताभित्र आफ्नो आइडेन्टी कार्डको फोटोकपी सहित रेडियो अर्पण 104.5 मेगाहर्जको अफिसमा अफिस आवरमा आएर आफ्नो पुरस्कार सङ्कलन गरिदिनु हुनुको लागि अनुरोध गर्दछु। सँगसँगै अहिले तपाईँ मलाई सुनिराख्नु भएको छ भने पनि तपाईँ आफ्नो मोबाइल नम्बर हाम्रा प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठलाई टिपाइदिनु हुनुको लागि पनि अनुरोध गर्दछु। तपाईँको पुरस्कार तपाईँ भएको ठाउँमा स्वयं आइपुग्नेछ। यति भन्दा भन्दै अब भने कार्यक्रमबाट बिदा लिनुपर्ने बेला भइसक्यो। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनेर साथ दिनुभयो। सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। फोन गर्नुभयो, फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दछु। फोन प्रयास गर्नुभयो, फोन प्रयास गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु। र एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनप्रति पनि हार्दिक आभार व्यक्त गर्दै रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको आजको व्यवसायबाट म तपाईँको दिलको साथी, तपाईँको गाउँ खाने कथाको साथी राजन दिल गुरुङ छुट्टिन्छु। हवस् त, नमस्कार। तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो अर्पण 104.5 मेगाहर्ज।